बाचा छु सम्झना मैजन्तेन म बाचा छु भोले जस्तै लाग्छ तिम्रै बोली सुन्छु आँखा आँखा चिम्ली सम्झिँदा तिम्रै नानो काखामा आँखा खोले म त एक्लै एक्लै हुन्छु छिट्टै भेट्ने सपना साचा छु सम्झना मैजन्तेन म बाचा छु भोले जस्तै लाग्छ तिम्रै बोली सुन्छु आँखा आँखा चिम्री सम्झिँदा तिम्रै नानो काखामा आँखा खोले म त एक्लै एक्लै हुन्छु आँखा आँखा चिम्री सम्झिँदा तिम्रै नानो काखामा आँखा खोले म त एक्लै एक्लै हुन्छु आँखा खोली माता एक्लै एक्लै हुन्छु।